भेट होला राखै कहिले हृदय तडपिरा छिन् कि बिरामी पुभा छिन् कि छिन् कस्ती छिन् उनको खबर पाइन मैले साह्रै भो गाह्रो सम्झना नि आको हो के साह्रो अब भेट होला राखै कहिले हृदय तडपिरा छिन् कि बिरामी पुभा छिन् कि छिन् कस्ती छिन् उनको खबर पाइन मैले हृदय तडपिरा छिन् कि बिरामी पुभा छिन् कि छिन् कस्ती छिन् उनको खबर पाइन मैले हृदय तडपिरा छिन् कि बिरामी पुभा छिन कि छिन कस्ती छिन उनको खबर पाइन मैले याद मात्र आउने न त भर्खर न रात मानि दिलाउने अब भेट होला राखै कहिले उनको खबर पाइन मैले हृदय तडपिरा छिन् कि बिरामी पुभा छिन् कि छिन् कस्ती छिन् उनको खबर पाइन मैले खबर पाइन मैले।